करना चाह रहा हूँ। तो आइए कुछ बातें हम देखते हैं। तो जब ये कहा गया कि कुरान में शबे बरात का कहाँ तस्करा है, जैसे कि मेराज के ताल्लुक से बहरहाल कुरान में तस्करा है ना, हालांकि इस बात की वजाहत मैंने एक मेरा जो लेक्चर है शबे मेराज और हमारी बिदतें उसमें वजाहत की थी कि मेराज के ताल्लुक से भी कुरान में तस्करा नहीं, याद रखी। कुरान में जो तस्करा वो इसरा का है। इसरा वो सफ़र था जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मस्जिद हराम से मस्जिद अक्सा गए, उसको कहते हैं इसरा अरबी में। और वो सफ़र जो मस्जिद अक्सा से आसमानी हुआ वो मेराज है। तो मेराज हुई वो हदीस में, लेकिन कुरान में नहीं। कुरान में सिर्फ सफ़र का एक हिस्से का जिक्र है जिसको इसरा कहते हैं अरबी में, सुबहान अल्लाज़ी असरा। इसी से वो सूरह का नाम सूरह इसरा या सूरह बनी इसराइल कहलाता है, 17 नंबर का सूरह, ठीक है। तो वहाँ भी मेराज का तस्करा है, मेराज हदीस में है। तो मेराज हुई लेकिन मनाना साबित नहीं, समझ रहा। तो उसी तरह जब सवालात हुए तो लोगों ने इस रात को साबित करने के लिए कुछ आयतों को लाकर फिट करने की कोशिश की, याद रखिए। और जब भी याद रखिए, पेवंदकारी होंगी ना, चीज़ों को घड़ा जाएगा तो पेवंद खुल जाते हैं, अल्ट्रेशन समझ में आ जाते हैं। हकीकी चीज़ शबे कदर वाजे है, वाजे है। लेकिन अब इसमें हमने क्या किया, एक कुछ आयतें लाकर फिट करने की कोशिश की और उम्मत को ये बताया कि कुरान से ये रात साबित है। आइए तो इस रात का क्या ये रात कुरान से साबित है, सबसे पहले उसको हम देखने की कोशिश करते हैं। इसके ताल्लुक से जो आयतें लाकर इस रात की साबित करने फिट की जाती है, वो आयतों में सबसे मशहूर और मरूफ आयतें सूरह दुखान सूरह नंबर 44 की आयत नंबर 1, 2, 3 और 4 ये तिलावत करके सुनाई जाती है। और अखबार, मैगजीन और शुमारों में ये आयत बिल्कुल हाईलाइट आती है। तो हर आदमी के दिल में फजीलत बढ़ जाती है इस रात की, कि बस जो रात के ताल्लुक से आयत है कुरान की तो फिर क्या, फिर क्या, ठीक। तो ये आयत पेश की जाती है, हामीम, ठीक है, हामीम। बहरहाल ये हामीम हरफ मुखत्तात हामीम, वल किताबुल मुबीन, और खस महस खुली हुई किताब की, खस महस वाज़े किताब की, ऐसी किताब की जिसकी हर चीज़ क्लियर हो, ऐसी किताब जिसका टेक्स्ट क्लियर हो, जिसको हम समझ सकते हो। आगे फरमा, इन्ना अनज़लनाहु फ़ी लैलत मुबारकत इन्ना कुन्ना मुंज़रीन, और हमने इस कुरान को एक मुबारक रात में नाजिल किया और हम ही तुम्हें जो है डराने वाले हैं, ठीक है। इस कुरान को मुबारक रात में नाजिल किया, इस हम ही तुम्हें डराने वाले। फ़ीहा युफ़रक़ु कुल्लु अम्रिन हकीम, और इस रात हम जो है सारे मजबूत फैसले, हिकमत वाले मजबूत फैसले इस रात हम करते हैं। अम्र मिन इंदिना, और ये तमाम हुक्म हमारे तरफ से होता है, ये अहकाम हमारे तरफ से होते हैं। इन्ना कुन्ना मुरसलीन, और ए नबी हमने आपको रसूल बनाकर भेजा, हम ही ने आपको अपॉइंट किया रसूल बनकर, इसलिए कि कोई आदमी खुद अपने आप को रसूल नहीं बना सकता, हमने आपको रसूल बनाकर भेजा है। ये चार आयतें लाकर पेश की जाती है और बताया जाता है, देखो, इन्ना अनज़लनाहु फ़ी लैलति मुबारकतिन इन्ना कुन्ना मुनज़रीन, और हमने इस कुरान को एक मुबारक रात में नाजिल किया और हम ही जो है डराने वाले हैं। अब जब ये बात समझ में आती है, और फिर इस रात को एक नया नाम दिया गया, एक नाम तो पुराना है, मशहूर है, वो है लैलतुल बरात या लैलत जो है शबे बरात, लेकिन अब जो है कुरान से चूंकि साबित किया जा रहा है तो इसका नाम तब्दील करके रखा गया लैलतुल मुबारका, मुबारक रात, है ना। और ये आयत पेश करने के बाद तो हर मुसलमान सर अपना खम कर लेता है, झुका लेता है कि बस कुरान की आयत है तो फिर तो भाई मामला दुरुस्त ही होगा। अब आइए थोड़ी इसकी हकीकत भी देख लेते हैं। कुरान की तफसीर के जो लोग उसूल जानते हैं, तो कुरान की तफसीर का पहला उसूल होता है कुरान की तफसीर कुरान से, तफसीर अल कुरान बिल कुरान, ये पहला उसूल होता है। कुरान की तफसीर के कौन पर 6 से 7 उसूल होते हैं, जिनमें पहला उसूल है कुरान की तफसीर कुरान से, और ये उसूल सबके नज़दीक ऐसे ही है, इसमें कोई इख्तिलाफ नहीं इस उसूल में। पहले दूसरा उसूल है कुरान की तफसीर अहादीस से, ठीक। तो आइए इस उसूल के मुताबिक चलिए पहला उसूल इस पर लागू करते हैं, कुरान की तफसीर कुरान से, ठीक। क्या फरमाया, खस्म है इस वाज़े किताब की, और हमने इस किताब को एक मुबारक रात में नाजिल किया और हम ही तुम्हें जो है हम जो है डराने वाले हैं। आइए अब इसको थोड़ा सा जांचने की कोशिश करते हैं कि इसका क्या माना है इसका, जो अल्लाह रब्बुल फरमा हमने इसे एक मुबारक रात में नाजिल किया और हम डराने वाले हैं। कुरान से इसकी तफसीर लेने की कोशिश करते हैं। तो पता ये चला, यहाँ अल्लाह रब्बुल इज़्ज़त ने कुरान की कसम खाकर यह कहा कि हमने इस कुरान को मुबारक रात में नाजिल किया। अब अगर मैं एक अदना तालिब इल्म, स्टूडेंट ऑफ इस्लामिक स्टडीज जिसको बोलेंगे, अदना तालिब इल्म जिसको कुरान का कुछ भी थोड़ा बहुत भी मुताला है, उसको मालूमात है, नॉलेज है, उससे सवाल करूँ कुरान कब नाजिल हुआ, तो मैं समझता हूँ अगर 1000 का मजमा है, 1,00,000 का मजमा है, तो 1% लोग भी नहीं बोलेंगे 15 शाबान। क्या बोलेंगे आप, कौन सा महीना, रमज़ान। एक अदना तालिबे में मैं कह रहा हूँ, لاکھوں کے مجمع میں بھی کوئی یہ نہیں بولے گا کہ یہ قرآن جو ہے شعبان میں اترا ہے، ہے نا؟ کب اترا ہے؟ رمضان۔ اس کی گواہی کی تو اللہ ہی کتاب نے دی، خود اللہ رب العزت فرماتا ہے سورہ بقرہ سورہ نمبر 2 آیت نمبر 185، شہر رمضان الذی انزل فیہ القرآن ھدی للناس وبینات من الھدی والفرقان۔ رمضان وہ مہینہ تھا جس میں قرآن کا نزول ہوا انسانیت کی ہدایت کے لیے، اور ایک فرقان بنا کر، فرق کرنی والی کتاب بنا کر ہم نے بھیجا ہے، کرائیٹیریا بنا کر، ایک اصول، ایک کسوٹی بنا کر اس کتاب کو بھیجا ہے، فرقان۔ سمجھ رہا ہے بات کو؟ تو یہاں اللہ نے فرما دیا کہ رمضان وہ مہینہ تھا جس میں قرآن کا نزول ہوا، تو قرآن کب نازل ہوا؟ رمضان میں۔ آئیے اب رمضان میں وہ کون سی رات تھی جب اترا؟ قرآن سے ہی جواب طلب کرتے، چونکہ پہلا اصول تفسیر کا قرآن سے ہے، قرآن کی تفسیر قرآن سے جواب طلب کرتے ہیں کہ بھائی کب اترے آپ سب سے پہلے، تو قرآن میں خود اس کا رب اتارنے والا قرآن کا وہ جواب دیتا ہے، سورہ نمبر 97 سورۃ القدر، انا انزلناہ فی لیلۃ القدر، اور ہم نے اتارا اس قرآن کو لیلۃ القدر میں، وما ادراک ما لیلۃ القدر، اور اے مسلمانوں کیا چیز ہے جو تمہیں سمجھائیں گی لیلۃ القدر کیا ہے؟ لیلۃ القدر خیر من الف شہر، بس اتنا سمجھ لو تمہاری موٹی عقل کے اعتبار سے کہ یہ ہزار مہینوں سے افضل ہے، کتنا افضل وہ اللہ ہی جانتا ہے، تمہارا رب ہی جانتا ہے، لیکن اتنا تمہیں سمجھ میں آتا ہے، ہزار مہینے سے افضل ہے کون سی رات؟ لیلۃ القدر، ہے نا؟ تو یہاں کہا شہر رمضان الذی انزل فیہ القرآن، قرآن کب اترا؟ رمضان کے مہینے میں۔ وہ رات جس رات اترا وہ رات کیسی تھی؟ بڑی قدر اور منزلت والی رات تھی۔ تو کہا انا انزلناہ فی لیلۃ القدر، ہم نے اسے ایک بہت ہی قدر اور منزلت والی رات میں نازل کیا۔ اور تمہیں کیا بتائے، کیا چیز تمہیں سمجھائیں گے لیلۃ القدر کیا ہے؟ بس اتنا سمجھ لو کہ ہزار مہینوں سے لیلۃ القدر افضل ہے۔ تو یہ ہوا۔ تیسری آیت سورہ دخان کی کیا کری؟ انا انزلناہ فی لیلۃ مبارکہ، ہم نے اسے مبارک رات میں نازل کیا۔ اب تینوں آیتوں کو جوڑ لیتے ہیں ایک ساتھ تفسیر سمجھنے کے لیے ترتیب میں۔ پہلا، قرآن کب نازل ہوا، کون سے مہینے میں؟ رمضان۔ جس رات نازل ہوا اس رات کا نام کیا ہے؟ قدر۔ اور چونکہ اس میں قرآن اترا تو یہ رات کیسی ہے؟ مبارک۔ انا انزلناہ فی لیلۃ مبارکہ، یہ سورہ لیلۃ القدر کے تعلق سے ہی تفسیر یاد رکھی۔ اور آگے کیا فرمایا؟ مبارکہ انا کنا منذرین فیہا یفرخ کل امر حکیم، اور اسی رات ہم سارے حکمت کے اور بڑے مضبوط والے فیصلے کرتے ہیں۔ مطلب مفسرین لکھتے ہیں اس رات اللہ رب العزت نے جو تقدیر ہماری لکھ دی ہے، اس تقدیر کو فرشتوں کو سونپ دیا جاتا ہے ایئرلی، کہ اب کیا ایکسیکیوٹ کرنا ہے، یہ بندوں کے ساتھ کیا کیا کرنا ہے۔ تو یہ سالانہ سمجھو ان کا جو ہے ورک ہے، کہ آج یہ سال کتنے لوگ جئیں گے، کتنا کھاؤں گا، کیا کروں گا، اولادیں پیدا ہوں گی نہیں ہوں گی، کیا تکلیفیں، کیا، یہ تمام کام فرشتوں کو جو تقدیر میں لکھے ہیں وہ سونپ دیے جاتے ہیں کہ ایکسیکیوٹ کرنا ہے پورے سال تم کو اگلے سال تک کے لیے، ٹھیک۔ تو اس رات یہ ہوتا ہے، ہے نا؟ اور اسی بات کو اللہ رب العزت نے سورہ قدر میں دہرایا اور کہا وما ادراک ما لیلۃ القدر، لیلۃ القدر خیر من الف شہر، تنزل الملائکۃ والروح، اور اترتے ہیں اس رات ملائکہ، ٹھیک، فرشتے اور روح، جبرائیل امین کا ایک نام ہے روح الامین، اترتے ہیں اس رات جبرائیل اور فرشتے، اور آگے فرما فیہا باذن ربہم من کل امر، اور اللہ کے حکم سے اترتے ہیں اور تمام احکامات، جو مضبوط احکامات ہیں جو اس سے پہلے سورہ دخان میں آ چکے ہیں کہ اس رات ہم اپنے احکامات کو وہ کرتے ہیں، تو کہا من کل امر، اور اس رات ہم اپنے احکامات کو نازل کرتے ہیں، ٹھیک ہے، سلام انہیں حتی مطلع الفجر، اور سلامتی والی ہے رات فجر کے طلوع ہونے تک۔ تو یہ جو آیتیں جو لیلۃ المبارکہ ثابت کرنے کی کوشش کی جا رہی ہے، یہ در حقیقت لیلۃ المبارکہ کون سی رات ہے، سمجھ گئے آپ لوگ؟ یہ لیلۃ القدر ہے، یہ مبارک رات ہے، اور آتی کب ہے؟ رمضان میں۔ آپ کو کہے نہیں لیلۃ المبارکہ ایک رات، لیلۃ القدر ایک رات، تو دیکھیے اب سمجھیے تھوڑا سا، اپنی عقلوں کو جھنجھوڑیے۔ انا انزلناہ فی لیلۃ المبارکہ، ہم کہہ رہے ہیں یہ 15 شعبان ہے، ان انزلناہ فی لیلۃ القدر، ہم کہہ رہے ہیں یہ قدر ہے جو کہ 21 رمضان، 23 رمضان، 25 رمضان، 27 رمضان اور 29 رمضان میں سے ایک، ٹھیک۔ تو اس کا مطلب یہ ہوا قرآن دو بار نازل ہوا، قرآن دو بار نازل ہوا، ایک بار نازل ہوا 15 شعبان کو، اور شاید رسول اللہ پھر بھول گئے جب نازل ہوا، پھر اس کے بعد پھر دوسری بار اتارنا پڑا۔ یہ آپ سمجھ رہے ہیں یہ کنفیوژن، جو اگر آپ مانیں کہ یہ مبارک رات الگ ہے، قدر الگ ہے، تو مجھے بتائیے قرآن کب نازل ہوا؟ آپ کہیں گے رمضان، کی تو قرآن ہی گواہی دے رہا ہے، تو پھر آپ کی بات سنی جائیں گی یا اللہ کی کتاب کی بات سنی جائیں گی، بتائیے؟ تو بس جب امت نے سوال کیا کیا یہ رات قرآن سے ثابت ہے تو آیت لا کر فٹ، میں نے کہا نا ایک ہے چیز کا ثابت ہونا، قدر بالکل ثابت ہے، اور ایک ایسی چیز ہے جس کو ثابت کرنے کے لیے دلائل کو جمع کیا جا رہا ہے، جمع کیا جا رہا ہے، مطلب یہ کہ اگر میں یہ کہہ لوں کہ یہ چیز مجھے اپنے نفس پہ حلال کرنا ہی ہے، اب شروع کرو تحقیق کی کیا ہے، تو میں حلال والی چیزیں لیتے جاؤں گا، آرام والا معاملہ چھوڑتے جاؤں گا، شریعت نے کیا کہا وہ اصل ہے یاد رکھیں۔ تو یہاں ہم دیکھ رہے ہیں یہ آیتیں سراسر جو ہے لیلۃ القدر کے تعلق سے ہے، ان آیتوں کا رتی برابر بھی تعلق 15 شعبان سے نہیں ہے یاد رکھیں۔ اور اس کے علاوہ کوئی آیت اور لوگ فٹ کرتے ہیں، فٹ کرنا چاہے وہ 15 شعبان سے، ان کا کوئی لینا اور دینا نہیں ہے، یہ بات ہمیشہ اپنے ذہن میں آپ رکھ لیجیے، اب یاد رکھیے کہ کوئی بہکا نہ سکے قرآن میں یہ رات ہے، یہ برات قرآن میں، قرآن برات میں نہیں ہے میرے بھائی۔ اگر قرآن کی ایسی من مانی تفسیریں ہم کرنے لگے تو ابو بکر صدیق رضی اللہ عنہ سے ایک مرتبہ سوال ہوا کسی قرآن کی آیت کے تعلق سے، تو کہا مجھے اس کا علم نہیں ہے، اور ابو بکر کو کون سا آسمان پناہ دیں گا اور کون سی زمین سنبھالیں گی اگر ابو بکر اپنے دل سے اس کی تفسیر کرنا شروع کر دیں۔ ابو بکر صدیق سے جب سوال ہوا قرآن کے تعلق سے، آپ جواب نہیں دے پائے، لوگوں نے کہا آپ کو نہیں پتا، تو کہا مجھے نہیں پتا، اور ابو بکر کو پھر کون سا آسمان سہارا دیں گا، سپورٹ کریں گا، مطلب سایہ دیں گا، اور کون سی زمین سنبھالیں گے ابو بکر، اللہ کی کتاب کی تفسیر خود سے کرے۔ تو اللہ کے لیے اللہ کی کتاب کی تفسیر اپنی من مانی مت کیجیے۔ اور کسی مفسر نے اس کا معنی یہ نہیں لیا کہ یہ سوائے ان کے جنہوں نے مختلف عجیب و غریب دعوے کر رکھے، جن کو اہل باطن جن کو کہتے، جن کے سامنے ظاہر نہیں ان کو باطن علم ہوتا ہے، ان کے نزدیک یہ تفسیر میں آتا ہے 15 شعبان، اس کے علاوہ کسی نے بھی اس کو، بلکہ علامہ ابن کثیر نے کہا یہ تو قدر ہی ہے یاد رکھیے، مکمل طور سے تفسیر طبری میں کہا کہ یہ تو قدر ہی ہے یقینی طور سے، اس لیے کہ قدر کی تفسیر ہے، سورہ جو لیلۃ القدر ہے اسی وہ رات چونکہ مبارک ہے، یہاں اس کا ایک صفت کا تذکرہ ہو رہا ہے، وہاں نام کا تذکرہ ہو رہا ہے، اور سورہ بقرہ میں وہ کب آتی ہے، رمضان کا تذکرہ ہو رہا ہے، تینوں باتیں آتی ہیں۔ تو قرآن سے یہ رات ثابت نہیں یاد رکھی، تو کوئی اب خامخواہ کسی کو باور کرنے کی کوشش نہ کریں۔